देश अझै पनि अन्यलमा रहेको पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई, जनताले आवश्यकता महसुस गरी राजसंस्था फर्कन सक्ने दावी। नेपाल ऐन निगमलाई 2.5 अरब ऋण उपलब्ध गराउने सरकारको निर्णय, क्रिकेट खेलाडी र व्यवस्थापकलाई 5-5 लाख प्रदान गरिने। चितवनका भरतपुर नगरपालिका र पश्चिम चितवनका दुईवटा गाविस औलोको उच्च जोखिममा, गत वर्ष 40 जनामा औलोको समस्या रहेको तथ्याङ्क। भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्नलाई रिहा नगर्न सर्वोच्चको आदेश, छलफलका लागि संवैधानिक बेन्चमा पछाउने। र नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड यो वर्ष जेठको 18 गते प्रदान गर्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरेकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। पूर्व राजा ज्ञानेन्द्र शाहले देश अझै पनि अन्यलमा रहेको बताउनु भएको छ। देशलाई अन्यलताबाट हटाउन कतिले प्रयास गरिरहे पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो। चितवनको जोटपानी छ सोलेपुरमा रहेको बौद्ध गुम्बामा पूजा अर्चनापछि पत्रकारसँग कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा अझै मेलमिलाप हुन नसकेको आफूले अनुभव गरेको बताउनुभयो। देशमा देखिएको अन्यलता हटाउन केही लागि आफू देशका विभिन्न मठ मन्दिरमा पुगेर प्रार्थना गरिरहेको उहाँले बताउनुभयो। देशमा चाँडै शान्ति होस् भन्दै पूर्व राजा ज्ञानेन्द्रले सबैलाई समेट्ने किसिमको संविधान बनोस् भन्ने चाहना जनताको पनि रहेको र आफ्नो चाहना पनि त्यही रहेको बताउनुभयो। चासो भनेको कुरा चाहिँ नि देशमा अझै पनि कमजोर भइराखेका जस्तो बुझेको छ। कतिले प्रयास पनि गरिराखेका छन् तर पुग्या छैन, मेलमिलाप थाहा छैन, कुरा मिलेको छैन भन्ने हामीले सुनिराखेका छौँ। अहिले मेरो मूल उद्देश्य त्यो जुन कुराहरू अहिले मिलिराखेको छैन त्यो चारो मिलोस् म प्रार्थना गरेर दिइराखेका छु। देशमा चाँडै सबैको चयन होस्, शान्ति होस् र सबैले चाहेको संविधान होस्, सबै हटाउने दस्तावेज होस् भन्ने हामी सबैको चाहना भनेर मलाई धेरै गुनासो छ। मेरो चाहना पनि त्यही छ। पत्रकारले सोधेको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले जनताले चाहेर आवश्यकता महसुस गरे राजसंस्था फर्कन सक्ने बताउनुभयो। देश र जनताको निम्ति आवश्यकता परे आफू तयार रहेको भन्दै उहाँले आफू कहीँ कतै नगएको स्पष्ट पार्नुभयो। यदि राजसंस्थाको आवश्यकता हो भने जनताले बोलाउनु पर्ने पूर्व राजाको भनाइ थियो। पूर्व राजा ज्ञानेन्द्रले कसैलाई निश्चेष गरेर हिँड्न नहुने अहिलेको बुद्धिमानी नरहेको बताउनुभयो। पर्याप्त हुन्छ कि हेरौँ, अब सबैले महसुस गर्यो भनेदेखि देशको निम्ति जनताको निम्ति मेरो आवश्यकता पऱ्यो यहीँ छु यहीँ छु कहीँ गएको छैन उहाँहरूले नि त्यो चाहिँ नि अब भन्नु पर्ने बोलाउनु पर्ने सबैलाई एक ठाउँमा राख्नु पर्ने कसैलाई निषेध गरेर हिँड्नु अहिलेको बुद्धिमानी होइन जस्तो लाग्छ। गुम्बामा पूजा गर्नु अघि खोलेसिमल बजारमा पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। स्थानीय बासले चोडका भजन मार्फत राजसंस्थाको आवश्यकता रहेको बताएका थिए। खोलेसिमल बजारमा उहाँले जनतासँग भेट गर्नुका साथै उनीहरूको गुनासो पनि सुन्नु भएको पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। शाहले स्वागत थाप्नुको साथै जनतालाई अङ्कमाल संकेत गर्नुभयो। शाहले स्वागत थाप्नुका साथै जनतालाई अङ्कमाल संकेत गर्नुभएको थियो। शाहसँगै कुरा गर्न अवसर पाएकी खोलेसिमलकी वर्षा फुलामीले पूर्व राजासँग देश र जनताको समस्या समाधानको लागि काम गरिदिन आग्रह गर्नुभएको थियो। यसअघि पूर्व राजा ज्ञानेन्द्रले रत्नगरको निपानीमा रहेको हरियर मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। रत्नगरमा पनि पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। नारायणगढको सेन्ट्रल पाम होटेलमा बास बस्ने पूर्व राजा ज्ञानेन्द्र शाहले भोलि नारायणगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नानगढ स्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। पूर्व राजाको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। सरकारले नेपाल आयल निगमलाई 2.5 अर्ब ऋण उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले भारतीय आयल कर्पोरेसनलाई नेपाल आयल निगमले बक्यता बुझाउन नसकेपछि सुरु भएको पेट्रोलियम पदार्थको अभाव कम गरी ढुवानी सहज बनाउन सरकार जमानी बसेर सञ्चय कोष र नागरिक लगानी कोषबाट 2.5 अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिनुभयो। रिजालका अनुसार बैठकले सांसदहरूका लागि सांसद विकास कोष मार्फत जनै 10-10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। यसै गरी स्थानीय सामुदायिक कार्यक्रमका लागि नर्वे सरकारले उपलब्ध गराएको 93.50 करोड रुपियाँ स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई शान्ति सेनाको कमान्डरका लागि प्रतिस्पर्धा गर्न स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले 2020 विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे बापत नेपाली क्रिकेट टोलीका खेलाडी प्रशिक्षक र व्यवस्थापकलाई जनै 5-5 लाख रुपियाँ पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले नेपाल पत्रकार महासङ्घलाई 20 लाख रुपियाँ अनुदान सहयोग दिने निर्णय गरेको छ। यही वैशाख 20-21 गते हुने 24 औं अधिवेशनमा रकम दिने निर्णय गरेको रिजालले बताउनुभयो। आगामी 3 वर्षभित्र विद्यालय शिक्षाको पाठ्यक्रममा मानवाधिकार शिक्षा समावेश गर्ने योजनासहित सरकारले 4थो पञ्चवर्षीय मानवाधिकार राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको पञ्चवर्षीय मानवाधिकार राष्ट्रिय कार्ययोजनामा मानवाधिकारको संरक्षण र प्रबन्धनको लागि 5 वर्षभित्र गर्ने कामको कार्ययोजना समावेश गरिएको छ। 2 वर्षभित्र मानवाधिकारसँग सम्बन्धित नयाँ कानूनको निर्माण र मौजदात कानूनमा पुनरावलोकन गर्ने, 3 वर्षभित्र पूर्ण सामाजिक सुरक्षाको व्यवस्था गर्ने, 3 वर्षभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने लगायतका कार्ययोजना सरकारले सार्वजनिक गरेको छ। यस्तै मानसिक रोगी बन्दी तथा कैदीहरूका लागि मानसिक उपचारको विशेष सुविधा भएको थुनवा कक्ष 5 वर्षभित्र निर्माण गर्ने, 5 वर्षभित्र बाँकीमा खुल्ला कारागार बनाउने, 3 वर्षभित्र हरेक विकास क्षेत्रमा बाल सुधार गृह निर्माण गर्ने, 5 वर्षभित्र महिला बन्दीहरूको लागि बन्दी गृहमा छुट्टै महिला ब्लक निर्माण गर्ने, 5 वर्षभित्र महिला विरुद्धका सामाजिक र सांस्कृतिक कुप्रथामा आधारित विभेद र हिंसाको अन्त्य गर्ने र 3 वर्षभित्र सबै प्रकारका बाल श्रमको उन्मूलन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। यस्तै 3 वर्षभित्र देशलाई नै खुल्ला दिशामुक्त बनाउने, 2 वर्षभित्र गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरण गर्ने, 2 वर्षभित्र जग्गाको द्वैत स्वामित्व अन्त्य गर्ने, 3 वर्षभित्र सिंहदरबार परिसरभित्रका सरकारी भवनलाई अपाङ्ग मैत्री बनाउने पञ्चवर्षीय मानवाधिकार कार्ययोजनामा उल्लेख छ। यस्तै पहाडी तथा अति दुर्गम हिमाली 22 जिल्ला र अन्य सुगम जिल्लाहरूमा आयोडिन युक्त नुनको सरल र सर्वसुलभ आपूर्ति गरेर पहाडी तथा अति दुर्गम हिमाली 30 जिल्लाका जनतालाई गुणस्तर तथा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने सरकारको प्रतिबद्धता छ। 4थो पञ्चवर्षीय मानवाधिकार राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्दै मुख्य सचिव लीलामणि पौड्यालले मानवाधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्न सबै सरकारी निकायले प्राथमिकताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झण्डै 300 विभिन्न तहका सरकारी कर्मचारीहरूले डेबिपिआर र ग्रिन कार्ड लिएको प्रमाणित भइसकेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले डेबिपिआर र ग्रिन कार्ड लिने त्यस्ता सबै निजामती लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूलाई कारवाही गर्न अन्तिम तयारी भइरहेको जानकारी समेत दिनुभयो। साक्षात्कारमा उहाँले भन्नुभयो, झण्डै 300 कर्मचारीहरूले पिआर डेबी र ग्रिन कार्ड लिएको प्रमाणित भइसकेको छ। तिनीहरू कारवाही गर्न मन्त्रालयले अन्तिम तयारी समेत थालिसकेको छ। जुनसुकै पावर लगाए पनि कसैले उन्मुक्ति पाउने छैनन्। मन्त्री पण्डितले राष्ट्र सेवा गर्छु भनी कसम खाने कर्मचारीहरूले डेबिपिआर र ग्रिन कार्ड लिएपछि कसरी राष्ट्र सेवा गर्छन् भनी प्रश्न गर्दै त्यस्ता सबै कर्मचारीहरूलाई कारवाही गरी राष्ट्र सेवाप्रति पूर्ण वफादार बनाउन आफू लागि परेको बताउनु भयो। मन्त्री पण्डितले अहिलेको सरकारको पहिलो प्राथमिकता भनेको संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने भएको बताउँदै आगामी माघ 8 गते नै मुलुकमा नयाँ लोकतान्त्रिक संविधान पाउने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिगत स्वार्थ गुटबन्दी र संकीर्ण सोचाइले पार्टी चल्न नसक्ने बताउनु भएको छ। काठमाडौँमा आज बिहान भएको एक कार्यक्रममा नेता नेपालले पार्टीलाई सही ढंगले अगाडि बढाउने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो। समाज र राष्ट्रलाई केन्द्रमा राखेर गरेको राजनीतिले मात्र परिवर्तन सम्भव हुने भन्दै उहाँले एमाले आन्तरिक नेतृत्व व्यवस्थापनमा जुटेको बताउनुभयो। नेता नेपालले दलहरू बीचको सहमति परिणाममुखी हुनुपर्नेमा समेत जोड दिनुभयो। उद्योग मन्त्री कर्णबहादुर थापाले वर्तमान सरकार विदेशी लगानीकर्ता भित्राउन प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले पछिल्लो समयमा औद्योगिक लगानीको वातावरण अनुकूल नभएका कारण धेरै उद्योगी र लगानीकर्ताहरू पलायन हुँदै गएको बताउनुभयो। पर्साको रामगढवामा नेकपा एमालेको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री थापाले अबको राजनीति आर्थिक विकासमै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अहिले बन्द रहेका उद्योगहरू चाँडै सञ्चालनमा ल्याउनका लागि उद्योग मन्त्रालयले गृह कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले बिरगन्ज चिनी मिल सञ्चालन हुन सक्ने अवस्थामा रहेको समेत बताउनुभयो। स्थानीय राजनैतिक दलका नेताहरूले चिनी मिल सञ्चालनका लागि दृढ इच्छा शक्ति देखाए त्यसका लागि आफू पनि गम्भीर भएर लाग्ने उहाँले बताउनुभयो। कास्कीको सिन्धाजुरे गाविस स्थित माथिल्लो माथि जलविद्युत आयोजनाको निर्माण दिने सुरुङमा दुई चिनियासहित 12 कामदार थुनिएका छन्। पहिरो गएर सुरुङको मुख थुनिएपछि उनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको कास्की प्रहरी प्रमुख वसन्त कुमार लामाले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी र सेनाको टोली पुगेर पहिरो पन्साएर सुरुङभित्र हावा पसाएको छ। यो आयोजना 25 मेगावाटबाट क्षमताको हो। चितवनको भरतपुर नगरपालिका र पश्चिम चितवनका दुई गाविस औलोको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। विश्व औलो दिवसको अवसरमा भरतपुरमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले भरतपुर नगरपालिकासहित पश्चिम चितवनका मेगौली गाविस र गुन्जानगर गाविस औलोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो। यस्तै चितवनका अन्य 20 गाविस औलोको जोखिममा रहेको बताइएको छ। नेपालमा 15 औलोको अति जोखिम अवस्थामा रहेका छन्। विशेष गरी दूषित खालको लामखुट्टेले टोक्दा औलो लाग्ने हुनाले यस रोगबाट बच्न घर वरपर सफा सुग्घर राख्ने र लामखुट्टेबाट बच्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले बताउनुभयो। सो अवसरमा जनस्वास्थ्य कार्यालयले चितवनमा गएको वर्ष 40 औलो रोग देखेको तथ्याङ्क सार्वजनिक गरेको थियो। 6394 औलो परीक्षण गरिएकोमा 40 औलो देखिएको हो। तीमध्ये 10 कडा खालको औलो रोग लागेको कार्यक्रममा जानकारी गराइएको थियो। नलप्रासीको अमरापुरीमा आज भएको सुबारी दुर्घटनामा 1 मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको N14427 नम्बरको मोटरसाइकलले बिहान ठक्कर दिँदा वैतल्याटी नलप्रासी बोलिङ टार्की 65 जेठीमाया राणाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राणाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नलप्रासी प्रहरीले सुनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले सुनाएको छ। नवलप्रासी जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि भारतीय सीमा क्षेत्रका गाविस चुनौती बनेका छन्। भारतीय सिमानासँग जोडेका गाविस र आसपासका क्षेत्रका बासिन्दामा सरसफाइको चेतनामा कमी र शौचालय प्रयोगमा बानी नपर्दा खुल्ला दिशामुक्त अभियानमा नै चुनौती थपिएको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलप्रासीले सञ्चारकर्मीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले विक्रमसम्म 2071 असार मसान्तसम्ममा जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने हो भने तराई क्षेत्रमा जनचेतना तीव्र पार्नुपर्नेमा जोड दिएका थिए। सरकारले नयाँ बङ्गुर फार्म स्थापना तथा सुदृढीकरणका लागि अनुदान दिन 17 जिल्लामा प्रस्ताव आह्वान गरेको छ। चालु आर्थिक वर्षका लागि साना 100 र मसौला 35 कार्यक्रम स्वीकृत भएकाले केन्द्रीय बङ्गुर कुखुरा प्रबन्धन कार्यालयले 17 जिल्लामा कार्यक्रम सञ्चालनको प्रस्ताव आह्वान गरेको हो। पाँचथर मोरङ उदयपुर सिन्धुली बाह्र काभ्री स्याङ्जा तनहु लमसुङ बागलुङ म्याग्दी पाल्पा बाँकी बर्दिया सुर्खेत दैलेख र कञ्चनपुर जिल्लाबाट प्रस्ताव आह्वान गरिएको हो। यी जिल्लाका 18 वर्ष पुगेका नागरिकले अनुदानका लागि 15 भित्र सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा आवेदन र कार्ययोजना प्रस्ताव गर्न सक्नेछन्। साना बङ्गुर फार्म स्थापनाका लागि प्रति फार्म बढीमा 35,000 र मछौला फार्म सुदृढीकरणका लागि प्रति फार्म बढीमा 72,000 रुपियाँका दरले अनुदानको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। अनुदान रकम बङ्गुरका पाठापाठी भाले तथा माउ बङ्गुर खरिद गर्न र खोर निर्माणका लागि उपभोग गर्न सकिने कार्यालयले स्पष्ट पारेको छ। ग्रामीण युवा केन्द्रित रोड करिडोर केन्द्रित र वैदेशिक रोजगारबाट फर्किएका युवा केन्द्रित बङ्गुर फार्म स्थापना कार्यक्रम अन्तर्गत अहिले साना मछौला र ठुला गरी 40 बङ्गुर फार्म सञ्चालनमा छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ, एमालेभित्र आगामी नेतृत्वको लागि देखेको विवादप्रति तपाईँ के भन्नुहुन्छ? एक लोकतान्त्रिक पद्धति, बी अस्वस्थ प्रतिस्पर्धा र सी सामान्य प्रक्रिया। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए लोकतान्त्रिक पद्धति भन्नेमा 29%, बी अस्वस्थ प्रतिस्पर्धा भन्नेमा 55% र सी सामान्य प्रक्रिया भन्नेमा 13% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न, जनताले चाहे राज संस्था फर्कने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइमा तपाईँको विचार के छ? ए जनताले चाहे सम्भव छ, बी ढलेको राज संस्था फर्किँदैन र सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 116 चौक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्नलाई तत्काल रिहा नगर्न आदेश दिएको छ। मुख्य न्यायाधीश पी सत्य शिवमको इजलासले राजीव गान्धीको हत्यामा संलग्न सातजनालाई रिहा गर्ने तालिम सरकारको निर्णयलाई तत्काल कानुनी नगर्न आदेश दिएको भारतीय संचार माध्यमले जनाएका छन्। सर्वोच्च अदालतले यो विषय छलफलका लागि संवैधानिक बेन्चमा पठाउने पनि निर्णय गरेको छ। अब संवैधानिक बेन्चले यिनै दोषीको सजायका बारेमा केन्द्र सरकार वा तमिलनाडु सरकारले फैसला गर्नेछ। राजीव गान्धीको हत्यामा संलग्न 3 जनालाई फाँसीको सजाय दिए पनि यसै वर्ष सर्वोच्च अदालतले उनीहरूको सजाय उमेर कैदमा बदलिदिएको थियो। यस्तै अरू 4 जनाले पनि अहिले उमेर कैदको सजाय भोगिरहेका छन्। तमिलनाडु सरकारले उनीहरूलाई रिहा गर्न चाहेको छ भने केन्द्र सरकारले यसको विरोध गरिरहेको छ। कङ्ग्रेस आएकी वर्तमान अध्यक्ष सोनिया गान्धीका पति राजीव गान्धीको सन् 1991 को मे 21 तारिकका दिन तमिलनाडुको चेन्नई नजिकै एक चुनावी सभामा भाग लिइरहेका बेला हत्या भएको थियो। गान्धीको हत्या श्रीलङ्काको विद्रोही समूह लिप्तेको योजनामा भएको थियो। अमेरिकी विदेश मन्त्री जोन केरीले रुसलाई युक्रेनको सङ्कट सामै पार्नका लागि सहयोग गर्न वा थप प्रतिबन्धको सामना गर्न चुनौती दिनुभएको छ। पूर्वी युक्रेनमा अस्थिरता उत्पन्न गराउन रुसको हात रहेको भन्दै उहाँले रुस समर्थक प्रदर्शनकारीलाई रोक्न रुसले कुनै पहल नगरेको आरोप पनि लगाउनुभयो। रुसका कुनै पनि अधिकारीले युक्रेनको समस्या समाधानका लागि सार्वजनिक अभिव्यक्ति नदिएको पृथकतावादीलाई जेनेभा सम्झौताको पालना गर्न अडान त्याग्न र हतियार त्यागेर युक्रेनी भवनलाई नियन्त्रण मुक्त गराउन कुनै आग्रह वा सहयोग नगरेको केरीले दावी गर्नुभएको छ। उहाँले रुसले पूर्वी युरोपमा अस्थिरता उत्पन्न गराउन सक्रिय भूमिका निर्वाह गरेको भन्दै जनशक्ति हतियार पैसा र परिचालन योजनामा पृथकतावादीलाई सघाएकोमा अमेरिका विश्वस्त रहेको पनि बताउनुभयो। खेल समाचार। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको बजाज पल्सर स्पोर्ट अवार्ड यस वर्ष जेठ 18 प्रदान गरिने भएको छ। 2070 सालभरि गरेको उत्कृष्ट प्रदर्शनको आधारमा विजेतालाई पुरस्कृत गरिने मञ्चले जनाएको छ। उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलेटिक्स लाइफ टाइम एचिभमेन्ट अवार्ड स्पेसल अवार्ड लोकप्रिय वर्ष खेलाडी गरी विभिन्न 8 विधामा विजेता घोषणा गरिनेछ। वर्षको उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिने र अन्य विधाका विजेतालाई जनही 50,000 तथा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा मञ्चले 5-5 मनोनयन गरी त्यसबाट उत्कृष्टलाई पुरस्कृत गर्नेछ। स्पेसल अवार्ड लाइफ टाइम एचिभमेन्ट अवार्ड, उत्कृष्ट पारा एथलेटिक्स अवार्ड विजेता मञ्चले जेठ 18 प्रज्ञा प्रतिष्ठान हलमा गर्नेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। देश अझै पनि अन्यलमा रहेको पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई, जनताले आवश्यकता महसुस गरे राजसत्ता फर्कन सक्ने दावी। नेपाल आयल निगमलाई 2.5 अर्ब ऋण उपलब्ध गराउने सरकारको निर्णय। क्रिकेट खेलाडी र व्यवस्थापकलाई 5-5 लाख प्रदान गरिने। चितवनका भरतपुर नगरपालिका र पश्चिम चितवनका 2 गाविस औलोको उच्च जोखिममा, गत वर्ष 40 जनामा औलोको समस्या रहेको तथ्याङ्क। भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्नलाई रिहा नगर्न सर्वोच्चको आदेश, छलफलका लागि संवैधानिक बेन्चमा पठाउने। र नेपाल खेलकुद पत्रकार मञ्चले पर्सर स्पोर्ट अवार्ड यो वर्ष जेठको 18 प्रदान गर्ने। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार।